जब उन्होंने अपना सामान खोला, कलम में पढ़ा था कि जब उन्होंने अपना जो पूंजी थी, जो कीमत पैसे उसकी जो थे, वो सब पैसे कीमत उन्होंने सामान में रखी। तो जैसे उन्होंने खोला वलम्मा फतहू मताअहुम, जब उन्होंने खोला अपना सामान, खाने पीने की चीज बढ़िया, नेक्स्ट टाइम देख नहीं याद किया ना, तीन मरतबा पूरा सबक दूंगा, याद नहीं करते हैं, तकरार करते हैं रात में। हाँ, तो उन्होंने अपनी रकम पाई, अपनी रकम जो पूंजी थी ना, रकम जो दी थी, जो पे किया था, वो सेम कंडीशन में अपने इसमें थी, सामान में। रद्दत इलैहिम, जो उनको वापस लौटा दी थी, रद्द यरुद्द माने लौटाना, वापस करना, जो उनको वापस कर दी थी। देखो हाथ में नहीं दी, बल्कि सामान में रखी, नेवर गिव इन हैंड। हाथ में दे देते तो वो इधर उधर कर डालते कुछ भी, अब वो सामान में रखी तो बाप के सामने निकली, ताकि बाप पर भी थोड़ी इंप्रेशन पड़े कि ओहो वाकईतन बादशाह बड़े अच्छे हैं, अजीज है मिस्र बड़े अच्छे आदमी हैं। अब ये सब बातें तो उन्होंने कह दी थी, यू मस्ट सेंड स्मॉल ब्रदर विद अस नेक्स्ट टाइम। तो अब जब ये पूंजी निकली ना, तो अब उन्होंने फौरन कहा या बाना मा नबगी, और हमें क्या चाहिए, और हमें क्या चाहिए। देखो ये भी दे दिया, सामान भी दिया सो मच, एंड अपनी प्राइस भी दे दी, जो कीमत थी वो भी वापस कर दी, वापस लौटा दी। हाजी बिदात होना, देखो ये हमारी पूंजी, हमारी कीमत, हमारी रकम जो हमने दी थी, रुद्दत इलैना, जो हमारी तरफ वापस कर दी। वना मिर वाह लना, और गल्ला लाएंगे हम, वना मिर वाह लना अपने घर वालों के लिए, अब मजीद लाएंगे। इफ ब्रदर कैम स्मॉल ब्रदर, अगर हमारे साथ आएगा तो हम ब्रिंग मोर। वना देखो कितनी ताकीद कर रहे हैं, डोंट वरी वी लुक आफ्टर ब्रदर, वी लुक आफ्टर ये। वनजदा दुकई लबाइर, और हम ज्यादा लाएंगे एक ऊंट का बोझ, एक ऊंट का सामान, एक आदमी ज्यादा होगा तो एक ऊंट का ज्यादा आएगा। वना कैलू यसीर, ये थोड़ा कम है, कम का क्या मतलब कि एनी थिंग वी ब्रॉट नाउ, बहुत साली है, डाउट है, खाना पीना नहीं है, एंड सो मैनी हाउस, नौ भाई, फिर अम्मी अब्बा, फिर कोई मेहमान आ गए वो अलग, तो ये जो सामान है इस तरह नॉट सो मच। अगर एक आदमी आ जाता है, स्मॉल ब्रदर इज कमिंग, तो क्या करेंगे हम, वो नजदादु कैला बाईर, तो हम एक ऊंट का सामान, बाईर मानी जिस ऊंट के ऊपर सामान हो खाने का, वो हम लेकर आएंगे। नमीरु, नमीरु ये मुतकल्लिम का सिगा है मुबारे का, ये मीरुन, मीरतुन से बना हुआ है। गल्ले को कहते हैं जो दूसरे इलाके से लाया, दैट फूड इज ब्रिंग फ्रॉम अनदर कंट्री, अनदर स्टेट, वहाँ से लाया हो, दूसरी जगह से लाया हो, उसके लिए लफ्ज इस्तेमाल करते हैं मीरतुन, उसी से मुबारे का सिगा नमीर ये बना हुआ है मीरतुन। ये नीचे भी लिखा है गल्ला जो इंसान खाने के लिए लाता है उसको कहते हैं। किसका रोजा है? No, I am also fasting. This is why I am asking, can you fasting? Yeah. No one. Chalo jaane do. If someone fasting, I can give. Number one fasting, so I am going to give. तो ये उन्होंने कहा, जब सामान निकला और देखा उन्होंने कि ओहो सो गुड पर्सन, तो ये थोड़ा सा हज़रत याकूब अलैहिस्सलाम के ऊपर भी असर डाल रहा था कि देखो पूंजी भी आ गई, सामान भी आ गया, एवरीथिंग इज हियर नाउ व्हाट यू वांट। इस तरह हज़रत याकूब अलैहिस्सलाम नॉट हैप्पी, अभी तक खुश नहीं है। क्या कहा? फरहान बेटा उसको रख दो, बहुत सर्दी हुई है, सर्दी हो गई, सो ले ये खा लेना अच्छी हो जाएगी। बीमार है बच्चा, फिनिश। قال لن ارسل معكم, कहा याकूब अलैहि सलाम ने उसे, ارسل अभी भी हैप्पी नहीं है, आई से नो नो आई एम नॉट सेंडिंग, मैं नहीं भेजूंगा तुम्हारे साथ, हत्ता तूनी मौसिफन तूनी, या मुतकल्लिम हज़फ कर दिया उसको, तूनी यहां तक कि तुम लाओ मेरे पास, मौसिफन पक्का आहद, आहद करो, वादा करो, कसम खाओ कि वल्लाही वी विल ब्रिंग नाइस, उसको अच्छी तरह से हम वापस लेकर आएंगे, मौसिफन मिन अल्लाह, अल्लाह जल्ले शानहू के साथ पक्का आहद करो, मुझे अल्लाह का आहद दो, यानी अल्लाह की कसम खाकर कहो कि हम लेकर आएंगे उसे मेरे पास, लता तुन्ननी भी मेरे पास लेकर आओगे, भी बा के साथ आया, इल्ला युहाप बिकुम, मगर ये कि तुम कुछ घेर लिए जाओ, इस समथिंग हैपन ऑन द वे, रास्ते में कुछ भी हो सकता है, कोई एक्सीडेंट हो गया, किसी ने लूट लिया, कोई चोर आ गए, लड़ाई हो गई, तो इफ समथिंग हैपन लाइक दिस तो देट इज इज नॉट माई हैंड, अगर ऐसा हुआ तो ठीक वो अल्लाह पर, लेकिन तुम अपने हाथों से करो जैसे यूसुफ के साथ किया, ये नहीं, ये नहीं, अयुहाक बिकुम फलम्मा आताहु मौतिकहुम, फिर जब सब ने उसे आहद दिया, قال الله على ما نقول وكيل, अब अल्लाह जल्ले शानहु इसके ऊपर शाहिद है, तो जाहिरी और बाकी दोनों तरह से कर लिया, जाहिरी माने जाहिर में जो उनका काम था कि हम अल्लाह से वादा करते हैं कि वी ब्रिंग बैक, ये कसम ले, वी हैव टू ब्रिंग बैक, ये उन्होंने ले लिया, दूसरा अल्लाह को गवाह बना दिया कि अल्लाह तू हाजिर रहना, ये खयानत में, ये दोनों चीज़ें होंगी, यानी हम यानी इंसान को दो चीज़ें होनी चाहिए, एक तो जाहिरी तदबीर कर लें, आगे भी आ रही है, जाहिरी तदबीर कर लें फिर अल्लाह पे छोड़, तो ये दोनों काम हजरत याकूब अलैहिस्सलाम ने किया, जाहिरी तदबीर भी कर ली और काम उफ़व्विदु अम्री इलल्लाह, अल्लाह के ऊपर काम को छोड़ दिया, तो दोनों चीज़ें कर ली, तो कौलो करार भी हो गया और ये भी हो गया, तो असल मकसद तो यही कि निगहबान कौन है, हिफाजत कौन करेगा, अल्लाह ये, तो जाहिरी भी सबब पुख्ता हो गया और भरोसा भी अल्लाह जल्ले शानों पर हो गया, وقال يا بني لا تدخلوا من باب واحد, ओ मेरे प्यारे बेटो, देखो इतना सब करने के बाद भी बाप क्या कह रहा है, يا بني ओ मेरे प्यारे बेटो, ये बाप बाप होता है, अगर कि उन्होंने गुनाह किया है फिर भी बाप बाप, इसलिए वालिदैन को कभी भी उलट निगाह से और गलत तसव्वुर से नहीं देखना चाहिए, वो जो भी करेंगे सही करेंगे हमारे, يا بني لا تدخلوا من باب واحد, एक दरवाजे से दाखिल मत होना, وادخلوا من ابواب متفرقه, अलग अलग दरवाजों से जाना, बिकॉज यू नो वो पहले जो बनाते ना शहर होते थे, सिटी होती थी, तो सुरुल बलद बनाते थे, बिग वॉल, स्टिल यू गोइंग समवेयर द ओल्ड सिटी ओल्ड कंट्री कोई हो ना, तो वहां पर वो बड़ी फसील होती, बड़ी ये बनाते दीवार, उसी देखिए वो बड़ी बड़ी वॉल होती कि नो वन कैन एंटर नाइट टाइम, हो कोई दुश्मन आ ना जाए दिन में, कि कोई ऐसी बड़ी बड़ी होती, उसमें दो तीन गेट होते हैं, मशरक़ी मगरबी, कोई मशरक़ से आता है, कोई मगरब से आता है, कोई शिमाल से, कोई जुनूब से, तो इस तरह से रास्ते होते हैं इस तरह से, तो हज़रत याकूब अलैहिस्सलाम ने कहा कि डोंट एंटर इन वन गेट, सब अलग अलग इससे जाए, फ्यू यहाँ से, फ्यू वहाँ से, फ्यू वहाँ से, इस तरह से जाए, बहुत बड़ा कुछ नहीं था। No, you bewakoof. Oh, now you left your sabak. Why they don't give me permission? They say I must fall. No, sir. اساتذہ کی خدمت میں گزارش ہے کہ طلبہ عزیز کے لباس اور بال کی جانچ کریں. سنا دس از ناٹ مائی فروم مائی سائڈ. آپ میں ٹوپی لے لو نا تو بولنا مت رونا مت. بعض طلبہ کے کرتے ٹخنوں سے نیچے اور بال بھی نامناسب ہوتے ہیں. بال بھی نامناسب ہوتے ہیں. یہ ٹوپی والے جو ہوتے ہیں یہ بڑے خطرناک ہوتے ہیں. ٹوٹا ٹوپی ہوتا ہے نماز ٹائم آئی تو جو آلریڈی واٹ از اٹ 7:35 گیو می 7:35 اور شام کا کھانا 7:35 میں سمجھا کہ مدرسہ 7:35 مدرسہ ٹائم 2 to 4:15 تو حضرت یعقوب علیہ السلام نے کہا کہ آپ الگ الگ دیواروں سے انٹر ہو, ڈونٹ انٹر ان ون. یہ کیوں کہا؟ اس کیوں میں نہیں کہا, اس لیے بھی کہا کہ یہ سب ہے نا بڑے خوبصورت, یعقوب یوسف کے بھائی تھے جیسے بھی تھے خوبصورت, اور خوبصورتی ایک اچھی چیز ہوتی ہے, ایوری ون لائک دیٹ خوبصورت. تو لیکن خوبصورتی میں بھی دو چیز ہوتی ہیں, ایک جمال اور ایک حسن. سمجھ رہے ہیں؟ جمال اور حسن. صرف حسن کافی نہیں ہے. حسن کا مطلب از ویری وائٹ فیس, اور دیکھنے میں ایسا کہ ایش اس کو دیکھیں یا منکی کو دیکھیں, لائک دس. سم فیس از بلیک, بٹ کشش ایسی ہوتی ہیں کہ یار ابھی شادی کر لوں. چہرے میں کشش دیکھو, یعنی جمال حسن نہیں لیکن جمال ہے. جمال تو اصل جو چیز ہے نا وہ جمال ہے. اینی فیس جو ہے نا اس کے اندر اصل چیز جمال ہے. ڈونٹ سی بلیک اینڈ وائٹ, یہ تو بیکار چیز ہے کہ یو سی دا کلر. کلر کوئی چیز نہیں, آپ ہمیشہ دیکھیں گے جمال کو کہ خوبصورتی کس کو کہتے ہیں. اندر سے صرف وائٹ چہرہ ہو جانا کوئی یہ نہیں, بنگالی یہ وائٹ چہرہ ہے دیکھو. کیونکہ بنگالی میں وائٹ ہوتے ہی اب یہ ظالم بھی تھوڑا کچھ اچھا لگتا ہے. اوکے نہیں اچھا لگتا, بکواس لگتا ہے. تو حسن کے ساتھ جمال ہونا چاہیے. تو یہ حسن بھی ہو اور جمال بھی ہو تو پھر نور لنا نور جسے دیکھیں. تو کھڑے ہو جاؤ. تو یہ دونوں چیزیں ہونی چاہیے, اور یہ دونوں چیزیں حضرت یوسف علیہ السلام اور بھائیوں میں تھی, اور اس کی بہت بڑی چیز ہے نا, اللہ تعالیٰ اس کو پسند کرتا ہے. کیا تھا؟ گناہ عفو کر ڈالے یا خوب را کے مانا ہوا صورت خوب را. کیا زبردست شیخ صالح فرماتے ہیں کہ آل یعقوب کے سب گناہ کو معاف کر دیے. اس کمنگ جسٹ میں آئے وہ کیوں معاف کر دیے؟ مانا ہوا صورت خوب را, کہ اچھی صورت ہوتی ہے نا, خوبصورت صورت ہوتی ہے نا, اس کے پیچھے ایک حقیقت ہوتی ہے, تو اس کو معاف کر دیے جاتے ہیں. تو اینی وے تو یہ بڑی چیز ہے. تو ایک تو خوبصورت تھے بڑے, حسین و جمیل تھے. تو فرسٹ آلسو کیم تو پیپل نے دیکھا ہوں گے او ہو بہت اچھے لوگ آئے ہیں, خوبصورت اچھے لوگ آئے ہیں. तो एक तो ये चीज हो गई, और नजर लगती है, ये भी हक है कि नजर लग जाती है। ये जो बाब है ना, ये जो आयत है, ये एंड दिस वन, ये टेलिंग अस कि नजर हक है, अल आइनु हक्कुन, नजर लगती है, समझे, नजर लग जाती है। जैसे वो हमारे, हमारा तो कहने को शर्म आती है, वो बच्चे को नजर लग गई, क्योंकि हमारे कहते हैं फिर वही हमारे नहीं बनते, इससे हमारे क्या कहें आप बच्चों को, हाँ देख वन तालिब बेवफाई बेवफाई है दुनिया, तो उसको भी नजर लग गई बच्चे को, तो नजर लगती है, आई लाइन हक्कुन, ये एक चीज हो गई। दूसरी चीज क्या है कि हजरत जब ये ऑल स्टोरी जो सुनाई हजरत याकूब अलैहिस्सलाम को, क्या हजरत यूसुफ ही सो मच में इकराम, और हमको अच्छा मेहमान खाना दिया, नाइस फूड एवरीथिंग, इकराम सो मच, तो पीपल ने देखा कि ओह दिस पीपल इज केम लास्ट टाइम एंड इकराम सो मच, अब लोगों की निगाह और उनके ऊपर उठेगी, तो ये मरकूज हो जाएंगे, मरकज बन जाएंगे एक लोगों की निगाहों का, और अलाइन हक्कुन, हजरत सल्लल्लाहु अलैहि वसल्लम भी हजरत हसनैन रज़ियल्लाहु अन्हुमा की वो निगाह उतार, हजरत हसन और हुसैन उनकी वो नज़र उतारते थे उन्हें, आउज़ु बिकलिमातिल्लाहि तामा व मिन कुल्लि शैतानिन हम्मा व मिन कुल्लि आइनिन ग़ामा, ये पढ़ के उनको फूंक मारते। अब नबी है, देखो नबी के नवास हैं, सो देट ऑल्सो कैन कम, तो हम पर भी नज़र लग सकती है, तो ये नज़र बड़ी खतरनाक चीज़ होती है, चलते इंसान को गिरा देती है नज़र, पता है नज़र है ना, ये नज़र इतनी खतरनाक चीज़ है कि अगर आपने और किसी को भी लगती है, ज़रूरी नहीं है कि दुश्मन की ही लगे, अपनी नज़र भी अपने को लग जाती है, बाप की नज़र भी बेटे को लगती है, इसे हमेशा का ला हौला वला कुव्वत इल्ला बिल्लाह पढ़ते रहें, माशा अल्लाह ला हौला वला कुव्वत इल्ला बिल्लाह, ये सूरह कहफ में भी आएगा, इज़ वेरी इंपॉर्टेंट थिंग, ये यू मस्ट मेक द अमल दिस थिंग, सुबह में भी सुबह के अस्कार पढ़ो रोज़ाना, और रोज़ाना पढ़कर उसको फूंक मारो इस तरह से पूरे जिस्म में, बड़ी ख़तरनाक चीज़ है। चलता आदमी है, आपको देखना हो ना कभी, अभी जैसे कोई बैठा हुआ है, आप उसके ऊपर तवज्जो डालो, ऐसे एग्जाम्पल इज इन दिस साइड एंड यू वॉन्ट टू कॉल हिम, आप उसके ऊपर नज़र डालो और तसव्वुर करो कि दिस वन कैन सी हिम नाउ, वो ऐसे ही फिरेगा और आपकी तरफ देखेगा, आपकी नज़र तेज होनी चाहिए, आई मजबूत होनी चाहिए, वो आपको देखेगा, ट्राई करके देखें, लेकिन आपकी निगाह स्ट्रॉन्ग होनी चाहिए। हमने तो बहुत तजुर्बे किए हैं, बहुत सी तजुर्बे, क्यों कोई जा रहा है ना, उसको रोकना है कि जस्ट स्टॉप, बस आप तवज्जो डालें उसके ऊपर, वो रुक जाए, ये कोई बुजुर्गी नहीं है, आई नहीं समझे क्या हो आए वल्ला देख, मैं भी करता हूँ, तो मैं कोई क्या बुजुर्ग बन गया, आई एम नॉट बुजुर्ग, मैं So ये सब तदबीर बतलाई, दिस इज तदबीर, तकदीर अलग चीज है, तो वी हैव टू डू दिस थिंग, हमको इस चीज का हुक्म क्या कि आप तदबीर करो, गाड़ी को आप खुली छोड़ के नहीं जाओ, लोग करो आए अल्लाह भरोसे नो प्रॉब्लम है, जब के नहीं गलत है, देखो तदबीर करने को कहा है, आप सल्लल्लाहु अलैहि वसल्लम ने तदबीर सिखलाई, आप तदबीर करो उसके बाद तकदीर पे भरोसा करो, तो ये तदबीर दिखाई, और फिर आगे देखो क्या था, वमा उग्नी अनकुम मिनल्लाह मिन शय, ये अल्लाह पर भरोसा करके छोड़ दिया, और बचा नहीं सकता मैं तो उनको, उग्नी वानी आई कैन सेव, मैं आपको गारंटी नहीं देता हूँ, अनकुम मिनल्लाह, अल्लाह जल्ले शानहू तुम्हें अल्लाह की किसी भी बात से मैं तुमको बचा नहीं सकता, व्हाट इज़ अल्लाह फैसला, व्हाट इज़ अल्लाह ताला के फैसले हुए वो अल्लाह जाने, उसको मैं आपको नहीं बचा सकता, इनिल हुक्मु इल्लिल्लाह, अल्लाह के सिवा और किसी का हुक्म नहीं चलता, हुक्म चलता है सिर्फ اللہ کا, یہ بھی حسر کے لوگ ان نافیہ. تو حکم صرف اللہ کا ہوتا ہے, بس یہ کام ہمیں تدبیر کرنی ہے. اف سم تھنگ ہیپن وہ اللہ کے اوپر ہے, اگر نظر لگ گئی اور تمہارے ساتھ کوئی غلط ہو گیا اللہ کے اوپر, دیٹ از ناٹ مائی, علیہ توکلت, میں اسی پہ بھروسہ کرتا ہوں. یہ ہمارے لیے بھی یہی ہے, وی آلسو ہیو ٹو میک بلیو اللہ, وعلیہ فلیتوکل المتوکلون, اور بھروسہ کرنے والوں کو اسی پہ بھروسہ کرنا چاہیے. اینی ون ٹو میک بلیو, اور بھروسے کیا بولتے, بلیو ٹرسٹ, اگر آپ کو ٹرسٹ کرنا ہے تو صرف اللہ پہ کرو, بس کسی اور کے اوپر نہیں کرو کہ وہ مجھے بچا لیں گے, وہ مجھے یہ کر لیں گے. جس پہ بھروسہ ہوتا ہے نا وہی مارتا ہے, جس پہ بہت بھروسہ ہوتا ہے نا کہ نو ہز از مائی بیسٹ فرینڈ, ہز از مائی بیسٹ, وہی آپ کو مار دے گا. اس لیے اللہ کی ذات کے علاوہ کسی پہ بھی بھروسہ نہیں, سب بیکار چیز ہے. تو یہ حضرت یعقوب علیہ الصلوۃ والسلام نے کہہ کر بھیجا. ولما دخلوا من حيث امرهم, ابو جس طرح سے ان کے والد نے حکم دیا تھا نا کہ ڈونٹ انٹر ان ون گیٹ متفرق ابواب متفرقہ, اسی طرح سے انہوں نے کیا. کس طرح سے جب داخل ہوئے تو اسی طرح سے داخل ہوئے جس طرح سے والد صاحب نے کہا, والد کی بات مان لی, اور سم فرام دس گیٹ سم گیٹ دس گیٹ, اس طرح سے الگ الگ سب داخل ہوئے تاکہ کوئی پہچان نہ سکے. ما كان يغني عنه من الله من شيء الا حاجه في نفس يعقوب قضاها. تو انہوں نے اسی طرح سے کہا, اللہ کی تقدیر سے کچھ نہ بچا سکتی تھی مگر یعقوب کے دل میں ایک خواہش تھی, یعقوب وانٹ ٹو ڈو دس تھنگ. اللہ کی تقدیر کے ساتھ نہیں کھیلے وہ, انہیں پلے وتھ اللہ's تقدیر, وہ اللہ کی تقدیر کے ساتھ نہیں کھیلے. انہوں نے ایک پلان بتایا, ایک تدبیر بتائی, یو مسٹ ڈو دیٹ. یعقوب علیہ السلام کا مقصد بھی یہ نہیں تھا, ہم اپنا پریکوشن کر دین اینی تھنگ ہیپن وہ اللہ تعالیٰ. تو یہاں پر بھی اللہ وہی کہہ رہے ہیں کہ انہوں نے کیا جو حضرت یعقوب علیہ السلام کا دل میں تھا, واٹ ہی وانٹ دیٹ بوئز ڈیڈ, ان کے بچوں نے کیا. وَإِنَّهُ لَذُو عِلْمٍ لِمَا عَلَّمْنَاهُ وَلَكِنَّ أَكْثَرَ النَّاسِ لَا يَعْلَمُونَ, اور بے شک وہ علم والے تھے. کون؟ حضرت یعقوب علیہ السلام. ہم نے ان کو علم سکھایا تھا, وی گیو علم, یعنی ان کا کمال نہیں تھا, ہم نے دیا. یو سی دس اندر تھنگ, آپ مارک کرنا قرآن, کوئی بھی بڑے کا واقعہ ہوگا نا, بگ واقعہ اینڈ سم تھنگ ہیپن کہ اس نبی نے یوں کر دیا, آپ صلی اللہ علیہ وسلم نے یوں کر دیا, اس نے یوں کر دیا, تو آف کورس آور انٹینشن, ہماری نگاہ ان کے اوپر جائے گی کہ وہ از بگ پرسن. ٹھیک, بگ پرسن, ایک چیز تو یہ ہوگی بگ پرسن. اندر تھنگ کیا ہوگی, یا ان سے دعا کرنی چاہیے, لائک شرک کرنا چاہیے. وی گو اینڈ آسکنگ, اے مین پلیز ڈو مائی ورک, لائک ہندو پیپل اینڈ سم بدعتی پیپل از گوئنگ بائی خبر اینڈ آسکنگ, وہ اس پہ نہ پر کرتے. تو لائک دس واقعہ از کم اسٹریٹ ویلکم, آیت کریمہ کے اندر سیدھا آئے گا, علمنا ہم نے اس کو سکھلایا, آتینا ہم نے اس کو دیا, یہ فوراً آ جائے گا. کیوں آئے گا؟ اسٹاپ, دیٹ از ناٹ ہز کمال, یہ اس کا کمال نہیں ہے, یہ اس کا علم نہیں ہے, یا اس کی طاقت نہیں ہے. طاقت کس کی ہے؟ اللہ کی ہے. تو ڈونٹ آسک, ان سے مت پوچھو, ان سے نہیں مانگو, ان کو ہم نے دیا تھا, تو یو آلسو کم بائی اللہ کے پاس. تو یہ بہت بڑا سمجھ تو عید کا سمجھ رہے ہیں. تو اینی تھنگ وی نیڈ آسک اللہ, بس اللہ سے مانگنا ہے, کسی اور سے نہیں. دس ویک ویک پیپل, بھائی یہ ویک کیسے بنے؟ اللہ نے ان کو بڑے بنائے, ٹھیک ہے. دوسرا یہ کہ انہوں نے تقوی اختیار کیا, گناہ سے اچھے بنے, تو اللہ تعالیٰ گیو دس اپرچونیٹی, یہ ان کو اللہ جل شانہ نے بڑی چیز دے دی, انڈرسٹینڈ. تو ہم کو چاہیے کہ وی آلسو بیکم لائک دس, ہم ان کی طرح بنے, اور مانگے کس سے؟ اللہ سے. منی خلاص, پاکٹ ختم, ایمٹی ہو گیا, اسٹریٹ بائی اللہ, اللہ پیسے ختم ہو گئے, کچھ نہیں ہے, فقیر بن گیا, کچھ دے دے. ڈونٹ گو اینی ون اینڈ آسک, گیو می نو, سیدھا اللہ کے پاس جاؤ, اللہ کے پاس مانگو. سے وہ ہم بھی یار جماعت والوں کا بہت یوگ ہے, جماعت والے نا تبلیغ والے, دیٹ پیپل از ٹیچنگ لائک دس سو مچ کہ بھائی جاؤ اللہ سے مانگو اللہ سے مانگو. سو آئی آلسو کیم فرام چلا ون چلے لگا کر گیا تھا جماعت سے, تو ایمان ایسا ہی مضبوط تھا, یہ مولوی جیسا ایمان نہیں تھا, یہ مولویوں کا ایمان ہوتا ہے نہیں بیکار ایمان ہوتا ہے بکواس. اسٹیٹ میں کہہ رہا ہوں کیوں یو پیپل ناٹ آسکنگ وائی یو سے مولانا لائک دس بیکاز مولانا ایوری اے گیو می آر سم تھنگ یو نو اٹس ٹو مچ چلڈرن سیون چلڈرن آئی ڈونٹ ہیو اینی تھنگ. یہ عادت ہوتی ہے نا مولوی کی, وہ جماعت کا تقاضا آ گیا سم تھنگ ہو گیا. اچھے تبلیغی کی بات کرتا ہوں, ناٹ آل اندر سو مینی تبلیغی بدماش ہوتے ہیں, جو اچھے ہوتے ہیں ان کی بات کرتا ہوں, جو اچھے ہوتے ہیں ان کی بات کرتا ہوں. سم تھنگ ہیپن ہی اسٹارٹ گوئنگ ریکٹ ان ٹو رکعت یا اللہ گیو می دس تھنگ یا اللہ آئی ڈونٹ ہیو اینی تھنگ. یہ تو ہمارے پاس بھی جو پیسے ختم ہو جاتے تھے نا تو وی گوئنگ مسجد, کیونکہ وہ جماعت میں سیکھ کر آئے تھے کہ اینی تھنگ یو نیڈ یو آسک ٹو اللہ, تو ہم اللہ کے پاس جاتے تھے دو رکعت پڑھ. والله ایسے سے کام ہوئے نا, ایم ناٹ وانٹ ٹو ٹیل یو واٹ دس تھنگ ہیپن. تو سمجھیں گے کہ ہم بھی بزرگ, وہ ظالم بھی بزرگ نہیں ہے, وہ دو رکعت کا کمال ہے, سمجھ رہے ہیں؟ ہاں وہ دو رکعت کا کمال ہے. میں بزرگ ہوتا تو یوں کھڑا ہو جاتا اللہ پھینک نیچے, تو پھر بزرگ ہے تو میں بزرگ ہوں, اللہ اے اللہ جنت میں سے آنے دے یہ لے, دین کین یور بزرگ. بزرگ تھوڑا ہوا ہی, ہم جا کے دو رکعت پڑھتے ہیں پھر مانگتے ہیں, اس کا مطلب کیا ہم محتاج ہیں, یہ مطلب سمجھے. ہاں تو کبھی پیسوں کی ضرورت ہو کوئی بھی چیز کی ضرورت ہو آس تو اللہ, دو رکعت پڑھو اللہ سے مانگو, لوگوں کے پاس نہیں جاؤ. تو دیکھو یہ لما علمناہ, میں آپ کو بتاؤں گا کتنی جگہ یہاں تک کہیں پر بھی شرک کہا گیا من دون اللہ ایسے لفظ آ جائیں گے فوراً اللہ کے علاوہ. اللہ نہ ہو ہم نے سکھلایا, یعقوب کا کمال نہیں, محمد کا کمال نہیں, آپ صلی اللہ علیہ وسلم کا کمال نہیں, اسٹیٹ از کمنگ ایون آپ صلی اللہ علیہ وسلم کے لیے آتا ہے, ہز از ناٹ ہز کمال, اس کا کمال نہیں, سمجھتے ہیں کمال یعنی کیا بولتے ہیں کمال, اس کی طاقت اس کا کمال چلو اسپیشلٹی اچھا لفظ ہے مجھے بھی آ جائے گا, سمجھ گئے نا اسپیشل, ہاں یہ ان کا یہ نہیں, یہ اللہ کی طرف سے, اللہ جس کو دیتا ہے اس کو دیتا ہے. تو اللہ کہتا ہے انہ لذو علم, وہ بڑے علم والے تھے, لما علمناہ, وہ یہ نہیں کہ وہ کچھ علم ان کی کمال تھا ان کا اسپیشلٹی تھا یہ ہمارا تھا, ولیکن اکثر الناس لا یعلمون, لیکن اکثر لوگ نہیں جانتے اور انہیں کو معبود بنا دیتے, جیسے ہندوؤں کے اندر اینی ون از بگ پرسن ہو نا اس نے بہت اچھے کام کیے, وہ مرا نہیں کہ اس کی مندر بن جاتی, جی جلارام باپا جلارام باپا بن گئے, امیتابھ بچن ابھی زندہ ہے خبیث اور اس کی مندر بن گئے, اب امیتابھ کی پوجا ہو رہی ہے, یہ ایسی حماقت ہے بے وقوفی ہے. امیتابھ بچن سنا ہے سب ماشاء اللہ سب جانتے سب جانتے, نہیں جانتا تو بڑا نیک بچہ ہے تو بدماش ہے تو نہیں جانتا, یہ نہیں جانتا امیتابھ, نہیں جانے چلو وہ کمبخت کو وہ بھی پتا ہے کہ کب پیدا ہوا ہے, اس کی بیوی کا نام کیا وہ بھی پتا ہوگا, اس کے بیٹے کا نام بھی پتا ہوگا, اس کی بہو کا نام بھی پتا ہوگا, اور ہوشیاری کر رہا ہے بھول گیا, یوں مت کہ مجھے پتا نہیں, یہ دونوں الگ چیز ہے, ایک تو بھول گیا اور ایک یہ کہ مجھے پتا نہیں, یعنی یاد تھا بھول گیا, پتا نہیں یعنی مجھے علم ہی نہیں. بھائی چادر میں سب ننگے ہیں, تیرا بھائی ہے تو تم اس کا ہی بھائی ہے. ولیکن اکثر الناس لا یعلمون, لیکن اکثر لوگ نہیں جانتے ان چیزوں کو, اور غلطی سے پھر غیر اللہ کو معبود بنا لیتے ہیں. دیکھو کوئی لوگ چھوٹ نہ جائے نہ سمجھ پڑے تو آپ پوچھ لیں. ولما دخلوا علی یوسف, اب جب داخل ہوئے یوسف علیہ السلام کے پاس, آوا الیہ, تو انہوں نے जगह दी अपने भाई बिन्यामीन, और जैसे आए ने उन्होंने बिन्यामीन को इशारा कर दिया कि डोंट वरी, वो आ गए, वो मिले उन्होंने भाई को देख के कैसे खुश हो गए, ओहो मेरा भाई आ गया, भाई हजरत यूसुफ की तो ईद हो गई। हजरत यूसुफ अलैहिस्सलाम ने क्या कहा, अखाह आवा इलैही अखाह, अपने पास ठिकाना लिया। अब भाइयों को पहले से ही वो जरा सा दिल में खुट रहा, दिल में चुभन हो रही थी कि वाह ही कॉल स्पेशल, उसको क्यों बुला रहे हैं, बिकॉज माँ अलग है ना, माँ अलग है, यूसुफ और बिन्यामीन दोनों की माँ अलग है, तो इनको वो थोड़ा सा खुश ही था कि भाई मिस ब्रिंग एंड वी लुक आफ्टर ऑल, वे लंबा रास्ता है और ये चूजे को संभाल के जाने का, तो इसलिए उनको थोड़ा सा खटकता था, लेकिन वो स्पेशल जो मान किए ना कि नो इफ यू ब्रिंग देन आई गिव मोर, इफ यू नॉट ब्रिंग आई एम नॉट गिविंग, मैं नहीं दूंगा तुम्हें, तो इसलिए उनको लाना पड़ा। तो ये पहले से चुप रहा था, अब जैसे ही वो यूसुफ अली सलातुस्सलाम के पास पहुंचे तो बिन्यामीन को और अच्छी जगह दी कि आप ऊपर बैठे। अब भाइयों को और हुआ कि यार ये क्या मसला है यार, ये कुछ समझ में आने वाली बात नहीं है कि इतना सब वो चूजे को क्यों याद कर रहे हैं, वो चूजा क्यों नहीं आया, पहले लेकर आओ फिर क्लास में बरकत होगी, ये क्यों हो रहा है ये सब। قال اني انا اخوف, उसको धीरे से बोल दिया, पहले खाना वाना खिलाया उनके लिए, दस्तरखान बिछाए, फ्रूट व्रूट बिछाया, शीप बीप काट के ब्राई ब्राई खिलाई, सब कुछ अच्छा खिला दिया, सब स्वीट वीट सब कुछ अच्छा खिलाया, फिर दोनों हाथ धोने गए, गए ना भाई को कहा कि डोंट वरी आई एम योर ब्रदर, वो भी देखने लगा अब तो और मजे आ गए, इन्नी अखूफ फला तबतईस, खौफ नहीं कर, डर नहीं, बिल्कुल किसी चीज़ का गम नहीं कर, तो बिल्कुल सही जगह पर आया, बिल्कुल सही जगह पर आया। फला तबतईस बीमा कान यअमलून, और अफसोस नहीं कर जो कुछ इन्होंने किया, रास्ते में भी ना उसको वो जरा कुछ करते थे ना तो उसको डांटते थे, बोलते हे सीधा चल, उसको बोलते थे डांटते थे, और फिर उनको ये भी गम था कि मेरे भाई के साथ इन्होंने क्या किया, तो हजरत यूसुफ ने कहा कि फला तबतईस, भूल जा माजी को, जो कुछ हुआ भूल जा, लोगों की आदत है कि सिर्फ तकलीफ पहुँचाए, ये लोगों की आदत है, लोगों की अपने भाइयों की आदत है, छोड़ दो फला तबतईस, इस तमाम चीजों को भूल जा, अब देख तू बहुत अच्छी जगह पर आ गया है, खुश बिल्कुल फला तबतईस। आवा ये अवा ऐसे बना हुआ है, मावा कुरान में आपने बहुत सी जगह पर पढ़ा इसको, ठिकाने के माने किसी चीज का ठिकाना, देखो उसका माना लिखा है किसी जगह पर नुजूल करना, पना हासिल करना, किसी जगह पर नुजूल करना यानी उतरना, कहीं पर आप उतरे जहाँ ठिकाना लिया उसको कहते हैं मावा, मावा जहन्नम, कुरान में बहुत सी जगह पर कि जहन्नम उनका ठिकाना होगा, रहने की जगह होगी वो। फला तब तईस बईस से सख्ती और नागवारी को कहते हैं, सख्त चीज़ वेरी हार्ड चीज़ उस चीज़ को कहते हैं, यही चीज़ इंसान को दिल में अफसोस पैदा करती है, इसलिए उसका तर्जमा कर लिया अफसोस। अब हजरत यूसुफ अलैहिस्सलाम ने बात कर ली, बिन्यामीन ने कहा मुझे तो नहीं जाना है, मैं तो यहीं रहूँगा, अरे बाप रोएगा देखे नहीं, अब्बा को भी हम बुला लेंगे, लेकिन आई डोंट वॉन्ट टू गेट गोइंग विद देम, इनके साथ मुझे नहीं जाना है, बस मुझे अपने पास रखो। अब यूसुफ ने कहा रखेंगे तो कैसे रखेंगे, इज इज नॉट इजी भाई, आया पकड़ लिया चल भेजा, ए चल बाबू आई डोंट वॉन्ट टू बी योर ब्रदर, वो कोई बात है, वो भाई लोग एहतजाज शुरू कर देते हैं वहाँ पर कि भाई मेरे भाई को इन्होंने ले लिया, तो मसला खराब हो जाता। तो उन्होंने कहा कि भाई अब कोई प्लानिंग करनी पड़ेगी, कैसे करें, तो प्लानिंग कर ली उन्होंने, और उनको कहा कि अच्छा ठीक है हम एक प्लान करते हैं, तो उन्होंने प्लान किया। फलम्मा जहज़हुम बिजहाज़िहिम, पर जब उन्होंने का सामान तैयार कर दिया ना, पूरा सामान तैयार कर दिया, अब यूसुफ अलैहिस्सलाम तो वहाँ से थे, कनान से थे, और याकूब अलैहिस्सलाम के बेटे थे, तो वहाँ के जो लो थे वो अलग थे, उस कंट्री के लो थे वो अलग थे, इस कंट्री के जो लो थे वो अलग थे, दोनों के अलग अलग जगह के, वहाँ पर कैसा था कि अगर किसी ने चोरी की या किसी ने कोई गुनाह किया तो अब क्या करें, तो उस आदमी को पकड़ के रख लेते और वो उसको उनका गुलाम बना देते, चल खिदमत कर, ان کی خدمت کر, ان کا کام کر, اتنا ٹائم تک تجھے ان کا غلام بن کے رہنا, یہ ان کی سزا ہوتی. جس نے بھی چوری کی اس کو وہاں رکھ دیتے. حضرت یوسف علیہ السلام تو سلام, مصر کا قانون ایسا نہیں تھا. مصر کا قانون کچھ اور تھا کہ بھائی سزا دو, اتنی سزا دو پھر ختم. صحیح. تو اب کیا کریں, یوسف علیہ السلام کو رکھنا ہے تو کیا کریں؟ تو انہوں نے پلاننگ کی. فلما جہازہم بجہازہم, پھر جب یوسف علیہ السلام نے ان کا سامان تیار کر دیا تو کیا کہا, کیا کیا؟ جعل السقایا. دیکھو جعل کا معنی یہاں پر رکھنے کا آئے گا, رکھنا. جعل رکھنا, بنانا نہیں. دیکھو میں نے آپ کو پہلے کہا تھا, یاد رکھنے کو. جعل, جعل السقایا فی رحلہ, فی رحل اخیہ, تو رکھ دیا اپنے بھائی کے سامان میں وہ جو پیالہ تھا, یعنی کپ جس سے وہ بھرتے ہیں سامان وغیرہ, اس کو کہتے ہیں. تو رکھ دیا پیالہ سامان میں, رحل اخی ہی اپنے بھائی کے سامان میں, اور قافلے کو کہا کہ اچھا بھائی روانہ ہو جائے. جیسے وہ پونجی رکھ دی تھی نا, رقم رکھ دی تھی, پیسے رکھ دیے, اس طرح سے پیالہ رکھ دیا اور کہا کہ چلیے جائیے. تم اذن مؤذن, پھر اذان دینے والے نے ظہر کی اذان دی. لوگ ترجمہ صحیح ترجمہ ہے, صحیح ترجمہ نہیں ہے. تو ظالم, پھر جہاد کا ترجمہ کیوں تبلیغ کے ساتھ کرتے ہو؟ جہاد کی آیت کو تبلیغ میں کیوں استعمال کرتے ہو؟ وہاں تمہارے لیے جائز ہو جاتا ہے جہاد کی آیت کو تبلیغ میں استعمال کرنا. ہاں, کیونکہ ڈر لگتا ہے نا کہ وہاں پر تلواریں چلتی ہیں, گولیاں چلتی ہیں, بم گرتے ہیں, تو ڈر لگتا ہے. اچھا ہے تبلیغ میں کس طرح لے کے چلو, اچھی دعوت کھاؤ, چلے آؤ. جہاد کا ترجمہ تبلیغ کی ہے. پھر یوں کہتے ہیں ظالم, تو کرو اذن مؤذن کا ترجمہ, اذان دینے والے نے ظہر کی اذان دی. جہاں لوگ بھی ترجمہ, اور لوگ بھی ترجمہ لیں گے, جہاں اصطلاحی وہاں اصطلاحی, جو ترجمہ جہاں جس طرح سے ہوگا وہی ترجمہ آپ کو کرنا پڑے گا. آپ یہاں پر نہیں کریں گے کہ اذان دینے والے نے اذان دی, آپ کو اذان نہیں دی, پکارا ان کو, بلایا ان کو. آئیے تو عیر, دیکھو عیر کا ترجمہ آپ کو بتایا, جو اونٹ کے اوپر سامان ہو اس کو کہتے ہیں عیر. انکم لسارقون, سیدھا ہی لیبل لگ گیا کہ تم لوگ چور ہو. دیکھو کوئی تمہید نہیں باندھی ہے, ٹھہرو ٹھہرو بھائی, وہ سامان گم گیا, یہ ہو گیا, کچھ نہیں. انکم لسارقون, اور لام تاکید, تم لوگ ہی چور ہو. وہ بھی چونک گئے کہ یار بادشاہ کے مہمان رہے اور بادشاہ کی چیز چوری کر کے لائیں گے, کوئی عقل میں آنے والی چور بات ہے؟ اسے سیدھا ہم کو ٹھوک دیا کہ تم چور ہو. اب ایک دم ہی کہہ دیں, کوئی بہت قریب آدمی ہو نے اس کو کوئی بول دے اس طرح سے کہ اے تو ہی کم وقت ہے, تو سب حیران ہو جائیں گے کہ یار اس کو کس طرح سے تم نے بول دیا. تو اب سیدھا ہی وہ اس نے کہہ دیا کہ انکم لسارقون, تم بڑے چور ہو. ارے بھائی کیا ہو گیا بھائی, کیوں چور ہیں ہم؟ ہم نے تو بڑے اچھے لوگ بن کر رہے, کیسے چور بن گئے؟ اب دیکھو یہ اگر یوسف علیہ السلام نے خود کہا چلو ٹھیک ہے, اور اگر انہوں نے کہا, پکارنے والے نے, اذن مؤذن نے کہا, تو یہ بھی کس کی طرف سے کہا؟ یوسف کی طرف سے. ورنہ کیا مزہ لے کہ بادشاہ کے مہمانوں اور اس کو جا کے کوئی کہے کہ اے چور, مر جائے گا کوئی انسان, تو یہ نہیں کہہ سکتے ہیں. اب یہاں پر اگر چلو مان لو کہ یوسف علیہ السلام نے کہا, یعنی یوسف کے حکم سے ہی ہوا, یوسف کے حکم سے, یوسف نے کہا تو ہی انہوں نے کہا, تو اب بتاؤ کہ واقعتاً یہ بھائی چور تھے؟ چور تھے نہیں تھے, انہوں نے تھوڑا چوری کیا تھا کچھ. یہ کس نے رکھا تھا؟ یوسف علیہ السلام نے رکھا تھا. تو کیا یوسف نے ان پہ الزام لگایا کہ تم چور؟ نہیں لگایا الزام. الزام مانی کیا بولتے ہیں؟ ایکیوز, ہاں ان پر بلیم لگایا. تو پھر یہ کیوں کیا؟ یہ غلط کیا یوسف علیہ السلام؟ تو اب یہاں چوری کی کیا تعویل کریں گے؟ تو چوری کی تعویل یہ کریں گے کہ تم وہی ہو جنہوں نے یوسف کو یعقوب کے پاس سے چرایا تھا. یہ مطلب تو ترجمہ سے ہوگا, ورنہ بھی کسی نے پوچھ لیا کہ یہ چور کس نے کہا, تو ظاہر سی بات ہے یوسف نے کہا نا, पुकारने वाले ने पुकारा, अदना मुअज्जिन को पुकारने वालों ने पुकारा, लेकिन किसके कहने पे पुकारा? यूसुफ के। तो यूसुफ ने इल्जाम लगाया, उन्होंने ब्लेम किया कि तुम चोर हो। भाई चोरी थोड़ी की थी, और रखा किसने था? यूसुफ ने सेल्फ रखा, उसने सेल्फ रखा। आप चोर कहते हैं, ये तो इल्जाम हो गया। और जो बड़ा हो, नबी हो, वो ऐसा कहे तो? अब मैं तुमको यूं कह दूं, वो गधे तो आपको इतना माइंड नहीं करेंगे, हाँ ये सब बकवास करते रहे। अब यही लफ्ज अगर आपको मौलाना अब्बास या मुफ्ती रज़ाउल्लाह साहब कह दें तो वो पूरे मदरसे में होगा, ओह यू नो चोरी तो शख्सियत का असर पड़ता है। जो जितना बड़ा होगा उसकी आवाज, उसके जुमले भी इतने बलंद होंगे, इतने मजबूत होंगे। यूसुफ ने चोर कह दिया, तो फिर इसका जवाब तामील करनी पड़ेगी कि चोर तो थे नहीं। तो कहेंगे नहीं, चोर थे, कि इन्होंने झूठ बोला था और यूसुफ को चोरी किया था गोया, और चोरी करके लाकर इनको तकलीफ दी थी।